अब एउटा प्रेमको छिनो फाना हुनेछ, अब एउटा प्रेमको छिनो फाना हुनेछ, जिन्दगी फुल कि त अचानक हुनेछ। यो अन्तिम उपचार हो जिन्दगीको, यो अन्तिम उपचार हो जिन्दगीको, व्यथा झनै चर्को कि त सानो हुनेछ, जिन्दगी फुल कि त अचानक हुनेछ। दैवको नि हेर्छु म न्याय कति राम्रो, दैवको नि हेर्छु म न्याय कति राम्रो, तिमी मेरो सधैँको कि त बिरानो हुनेछ। अब एउटा प्रेमको छिनो फानो हुनेछ, जिन्दगी फुल कि त अचानक हुनेछ। कुर्दैछु म फैसला माया र दौलत बिचमा, कुर्दैछु म फैसला माया र दौलत बिचमा, आँखा सधैँ रचिला कि त ओभानो हुनेछ, जिन्दगी फुल कि त अचानक हुनेछ। भाग्यसँग लड्छु म हुन्छ हार या जित, भाग्यसँग लड्छु म हुन्छ हार या जित, तिम्रो लागि मेरो घर कि त उसकै छानो हुनेछ, जिन्दगी फुल कि त अचानक हुनेछ, अब एउटा प्रेमको छिनो फानो हुनेछ।